Book 2 57 57 عند الطبيب دكتور كدي عندي موعد مع الطبيب ماجي دكتوران كدي अपॉइंटमेंट आहे माझी डॉक्टर कडे अपॉइंटमेंट आहे الموعد عندي في الساعة العاشرة माझी भेट वाजता आहे ما اسم حضرتك आपले नाव काय आहे تفضل اجلس في غرفه الانتظار कृपया प्रतीक्षालयात बसा الطبيب سياتي حالا डॉक्टर येतीलच एवढ्यात تامينك الصحي مع اي شركه आपल्याकडे कोणत्या विमा कंपनीची पॉलिसी आहे بماذا اقدر ان اخدمك मी आपल्यासाठी काय करू शकते هل تشعر بالم आपल्याला काही त्रास होत आहे का اين الموضع الذي يؤلم कुठे दुखत आहे اشعر دائما بالم في الظهر मला नेहमी पाठीत दुखतं عندي صداع في اغلب الاوقات माझं नेहमी डोकं दुखतं اشعر احيانا بالم في البطن कधी कधी माझ्या पोटात दुखतं من فضلك اكشف النصف العلوي من جسمك कमरेपर्यंतचे कपडे काढा من فضلك تمدد على السرير تپاسني ميزاور झोپا ضغط الدم تمام आपला रक्तदाब ठीक आहे اعطيك ابره मी आपल्याला एक इंजेक्शन देते اعطيك حبوب मी आपल्याला थोड्या गोळ्या देते اعطيتك وصفة طبية للصيدلية मी आपल्याला औषध लिहून देते